अब समाचार विस्तारमा। परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको अन्तिम नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्ड बैठक बसिरहेको परीक्षा नियन्त्रक विष्णु बहादुरद्वारेले जानकारी दिनुभएको छ। प्राविधिक त्रुटि नआए बेलुकी 5 बजेसम्म नतिजा सार्वजनिक गरिने उहाँले बताउनु भएको छ। गत वर्षभन्दा यस वर्ष 6 दिन अगाडि नै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको हो। यस वर्ष नियमितर्फ 4,19,352 र एक्जामटेडतर्फ 1,46,733 जनाले परीक्षा दिएका उहाँले बताउनु भयो। परीक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तिका परीक्षण सकेर सम्प्रेषण गर्ने, कम्प्युटरमा एन्ट्री गर्ने, परीक्षार्थीको हाजिरी रुजु गर्ने, गल्ती पत्ता लगाउन मिक्सिङ गर्ने, बुक निकाल्ने लगायतका अधिकांश कार्य सकेर अन्तिम रुजु गर्ने कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी 4 दिने भ्रमणका लागि आज नेपाल आउनु भएको छ। थाई एयर मार्फत 12:30 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएकी नेत्री सुकीलाई सरकारको तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य, सभासद शशाङ्क कोइराला र परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका हुन्। नोबेल शान्ति पुरस्कार विजेता सुकी 40 वर्षपछि नेपाल आउनु भएको हो। सरकारले नेत्री सुकीलाई राष्ट्र प्रमुखको सम्मान दिने निर्णय गरे पनि प्रोटोकलको हिसाबले त्यो नमिल्ने भएपछि राजनेताको हैसियतमा सम्मान दिने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता विष्णु प्रसाद गौतमले जानकारी दिनुभएको छ। नेत्री सुकीले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने र बेलुकी काठमाडौँको होटल हायातमा प्रधानमन्त्रीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुने बताइएको छ। यस्तै भोलि राष्ट्रपति डाक्टर रामवरण यादवसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट्ने कार्यक्रम रहेको छ। व्यवस्थापिका संसदमा आज प्री बजेट छलफल सुरु हुँदैछ। विपक्षी दलहरूको अवरोधका कारण संसद अवरुद्ध भएपछि रोकिएको प्री बजेट छलफल आजदेखि सुरु हुन लागेको हो। दिउँसो 3 बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले प्री बजेट छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। त्यसपछि सभासदहरूले प्री बजेट छलफलमा सहभागिता जनाउनेछन्। यो छलफल 3 दिनसम्म दिनको 3 घन्टा का दरले चल्नेछ। छलफलका लागि सबै राजनीतिक दललाई समय छुट्याइएको छ। तोकिएको समयअनुसार सभासदहरूले बजेटबारे विचार राख्ने संसद सचिवालयले जनाएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भएको छ। प्रेस चौतारी नेपाल कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डोराउने हो भन्नुभएको छ। 9 राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कार्यकर्ता भेटघाटमा पुग्नुभएका नेता नेपालले पत्रकार सम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको पनि प्रस्ताव पार्नु भएको छ। पार्टी रूपान्तरणका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक छ उहाँले भन्नुभयो। नेतृत्व सही हुनुपर्छ, तब मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ, नेपालले भन्नुभएको छ। संविधान सभा बैठकमा आज पनि सभासदले आफ्नो धारणा राखिरहेका छन्। बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयमा सभासदहरूले धारणा राखिरहेका छन्। सकेसम्म आज मौलिक अधिकार र निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा छलफल सक्ने तयारी भइरहेको छ। प्रतिवेदनमा धारणा राख्ने सभासदहरू बढी भए भने अर्को दिन सक्ने तयारी भएको संविधान सभा सचिवालयले जनाएको छ। नवलपरासीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कौलीमा ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका 13 वर्षका साजन विकको उपचारका क्रममा मृत्यु भएको हो। लु 2T 1269 नम्बरको ट्र्याक्टरले विकलाई ठक्कर दिएको हो। दुर्घटनापछि ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। करेन्ट लागेर चितवनको पोल्ट्री फार्ममा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। भरतपुर नगरपालिका 14 स्थित अविनाश पोल्ट्री फार्ममा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 12 घर भई पोल्ट्री फार्ममा काम गर्दै आएका 32 वर्षका रामकिशोर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कृष्ण हरिवास कोटाले नागढुङ्गा 9 विशेष सडक वर्षापूर्व मर्मत सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँले सो सडकको स्थलगत निरीक्षण गर्दै यस्तो निर्देशन दिनुभएको हो। सचिव बास कोटाले यो 6ठौँ पटकको स्थलगत निरीक्षण गर्नुभएको हो। उहाँले यसअघि मङ्सिर 25, पुष 15, पुष 30, माघ 20 र वैशाख 8 गते स्थलगत निरीक्षण गरी शीघ्र मर्मत कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको थियो। सडकको निर्माण कार्य समयमै सम्पन्न गर्न बास्कोटाले तदारुकता देखाए पनि ठेकदारले भने ढिला गरेका छन्। सो सडकको सम्पूर्ण निर्माण कार्य गत 10 मईमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। बास्कोटाको निरीक्षण टोलीले झ्याम्पे खोलाबाट अनुगमन सुरु गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले आफ्नै पार्टीको वैधानिक अध्यक्ष भएको दावी गर्नुभएको छ। समितिको दुई तिहाई बहुमतले चयन गरेको भन्दै उहाँले भन्नुभयो, चक्रीय प्रणालीको विषयमा छलफल भएको थियो तर त्यो त्यति बेलै अस्वीकार भएको हो। पार्टीको विधान अनुसार रिक्त भएको अवस्थामा केन्द्रीय समितिले अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा राणाले कुनै पनि हालतमा पार्टी फुट्न नदिने पनि दावी गर्नुभएको छ। पार्टीका असन्तुष्ट पक्षसँग वार्ता गर्न सहमहामन्त्री हेम जङ्ग गुरुङ र केन्द्रीय सदस्य रोशन कार्की रहेको वार्ता टोली समिति गठन गरिसकेको भन्दै उहाँले लोकेन्द्र बहादुर चन्दले पार्टी नफुटाउने विश्वास व्यक्त गर्नुभएको छ। सरकार चुस्त हुनुको कारण प्रधानमन्त्रीको खराब स्वास्थ्य अवस्था भएको भन्दै राणाले प्रधानमन्त्री उपचार गरेर फर्किएपछि सरकारलाई सक्रिय बनाउन भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। 18 वर्ष पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिने कि नदिने भन्ने राजनीतिक दलबीचको विवाद अन्त्य भएको छ। संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमतिको बैठकले विवादको अन्त्य गरेको हो। समितिका सभापति बाबुराम भट्टराईका अनुसार अनिवार्य सैनिक सेवाको सत्ता राष्ट्रले चाहेको बेला अनिवार्य सेवा गर्नु भन्ने वाक्यांश प्रयोग गरी विवाद हल गरिएको हो। त्यसलाई नागरिकको कर्तव्य भन्ने खण्डमा राखिएको छ। सैन्य तालिम र सेवाका विरोधी र समर्थक दुवै पक्षलाई मान्य हुने गरी यस्तो व्यवस्था गरिएको भट्टराईले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिनुभएको छ। राजनीतिक समितिको यो सहमतिले दलहरू निर्धारित समयमा संविधान बनाउन प्रतिबद्ध छन् भन्ने सन्देश दिएको पनि भट्टराईले दावी गर्नुभएको छ। सहमतिका लागि योगदान गर्ने सबै सदस्यलाई सभापति भट्टराईले धन्यवाद पनि दिनुभएको छ। एकीकृत माओवादी लगायतका केही दल सैन्य तालिमको पक्षमा थिए भने नेपाली कङ्ग्रेस र एमाले लगायतका केही दल सैन्य तालिमका विपक्षमा रहेका थिए। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजका लागि हाम्रो प्रश्न रहेको छ, बढ्दो बाल श्रम न्यूनीकरणका लागि के गर्नु पर्ला? ए, अभिभावकलाई शिक्षा, बी, कडा कानुनी व्यवस्था र सी, बाल बालिका मैत्री कार्यक्रम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको, यति बेला नानगढ हेटौँडा बिरगन सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन औबिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटोबोत सडक खण्ड पनि खुला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका समाचार। भारत छत्तीसगढको भिलाईमा स्टिल प्लान्टमा विषाक्त ग्यास चुहिँदा 6 जनाको मृत्यु भएको छ। 40 भन्दा बढी बिरामी परेका छन्। तीमध्ये 12 जनाको अवस्था गम्भीर भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। ज्यान गुमाउनेमा प्लान्टका 2 जना उपमहाप्रबन्धक समेत रहेको कम्पनीका मुख्य कार्यकारी अधिकृत यस चन्द्रशेखरले बताउनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गइराती स्टिल प्लान्टको पानी आपूर्ति विभागको पम्प हाउसमा पाइप मर्मतको कार्य भइरहेका बेला पानीको पाइप र सँगै जोडिएको ग्यास पाइप विस्फोट भएको थियो। ग्यास पाइपबाट विषाक्त मिसेन र कार्बन मोनोअक्साइड ग्यास चुहिँदा कर्मचारी बेहोस भएको समाचारमा उल्लेख गरिएको छ। घटनाको जानकारी पाउने बित्तिकै घटनास्थल पुगेका उपमहाप्रबन्धक, अग्नि नियन्त्रक र कर्मचारीको विषाक्त ग्यासका कारण ज्यान गएको हो। र खेल समाचार। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज तीनवटा खेल हुँदैछ। पहिलो खेलमा समूह एका मेक्सिको र क्यामरुन राति पाउने 10 बजे, दोस्रो खेलमा समूह बीका स्पेन र नेदरल्यान्ड पाउने 1 बजे भिड्नेछन्। त्यस्तै तेस्रो खेल पाउने 4 बजे बिहान समूह बीका चिली र अस्ट्रेलिया बीच हुनेछ। आज स्पेन र नेदरल्यान्ड बीचको खेललाई निकै महत्त्वका साथ हेरिएको छ। सन् 2010 विश्वकप फाइनलमा खेलेका यी दुई टोली यसपटक समूह चरणमा नै भिन्न लागेका छन्। गत संस्करणको फाइनलमा नेदरल्यान्डलाई 1-0 हराउँदै स्पेनले उपाधि जितेको थियो। तर यसअघि सन् 2002 भएका दुईवटा मैत्रीपूर्ण खेलमा नेदरल्यान्डले स्पेनलाई हराएको थियो। आज स्पेनको स्किल र नेदरल्यान्डको स्पिड हेर्न लायक हुने अपेक्षा गरिएको छ। 3 पटक फाइनल खेले पनि नेदरल्यान्डले उपाधि भने जित्न सकेको छैन। स्पेनले पनि सन् 2010 पहिलो पटक विश्वकपको उपाधि जितेको हो। त्यस्तै मेक्सिको र क्यामरुन अहिलेसम्म 1 पटक मात्रै खेलेका छन्। दिउँसो 2 बजेको अर्पण समाचारबाट बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। यस वर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी बोर्ड बैठक चल्दै। पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको भनाई। नवलपरासीमा भएको सवारी दुर्घटनामा 1 जनाको मृत्यु। भारतको 36 गणको भिलाईमा स्टिल प्लान्टमा विषाक्त ग्यास चुहिँदा 6 जनाको ज्यान गयो। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज 3 वटा खेल हुँदै। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। अनिता अर्याल बिदा भई नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453568।